जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन, यो जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन, सँगै जिउने रहर थियो सँगै मर्न सकिएन, यो जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन, सँगै जिउने रहर थियो सँगै मर्न सकिएन, दैवले नै छुटाइयो हाम्रो सुन्दर जोडी, दैवले नै छुटाइयो हाम्रो सुन्दर जोडी, सिउँदो भरे तिम्रो सदा खुसी भर्न सकिएन, यो जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन, छाडी गयो एक्लै मलाई निष्ठुरी भन्दिन हो, छाडी गयो एक्लै मलाई निष्ठुरी भन्दिन, मनमुटुमा छु तिम्रो आँखामा पर्न सकिएन, यो जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन, कहिले भेट हुँदै अब मेरो सम्झनामै बाँच, कहिले भेट हुँदैन अब मेरो सम्झनामै बाँच, फर्किएर फेरि त्यो संसारमा सर्न सकिएन, यो जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन, तिमीसँगै जिन्दगी बिताउने मन मेरो नि, तिमीसँगै जिन्दगी बिताउने मन मेरो नि, कठोर निर्दयी दैवसँग मैले लड्न सकिएन, यो जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन, यो जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन, सँगै जिउने रहर थियो सँगै मर्न सकिएन, सँगै जिउने रहर थियो सँगै मर्न सकिएन। एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो, एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो, तिमी भेट भयो जिन्दगी। के भयो? समय बदली देखियो यो मन साथी खोज देखियो, पत्तै नपाउँदो रहेछ, अनि आँखाभरि आँसु बोकेर संसारमा जिउनु पर्दो रहेछ, आफ्नो मायालु जोडीसँग छुट्नु पर्दा संसारको रीत नै यस्तै रहेछ, भाग्यमा लेखिएर लेखिएको छ भन्दैमा डोकोमा दुध दुएर नहाँडिँदो रहेछ जिन्दगीमा। नमस्कार, अनि साहित्यको अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्णलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारीका अननीय मित्र महेशसँगै म छु तपाईँकै आफ्नो मान्छे दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज, त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर तपाईँले हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनामा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ। तपाईँकै गीत, कथा, कविता, हाइकु, गजल, मुक्तक, साहित्यका सबै विधाहरू समेट्ने गर्छौँ हामी यो बसाइमा रहेर। आज पनि सोही क्रममा उपस्थित भइसकेका छौँ। कार्यक्रमको सुरुवात मैले एउटा गजललाई उत्थान गरेको थिएँ, सुधन राईजीले युएसएदेखि पठाउनु भएको गजल थियो, निकै सुन्दर गजल, यो जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन, सँगै जिउने रहर थियो सँगै मर्न सकिएन, तिमीसँगै जिन्दगी बिताउने मन मेरो नि, कठोर निर्दय दैवसँग मैले लड्न सकिएन, यो जुनीमा तिमीसँगै यात्रा गर्न सकिएन। निकै सुन्दर रचना। यो सुन्दर रचनाको लागि सुदन रायजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रिय मित्र, कार्यक्रम मेरो रचनाको बसाइलाई तपाईँले सुनिराख्नु भएको छ। कार्यक्रम मेरो रचनाको यो बसाइमा रहेर तपाईँकै साहित्यिक सिर्जनाहरूलाई हामी वाचन गर्ने गर्दछौँ। कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ। चिसा पानी नेपाल .blogspot.com, त्यसै गरी रेडियो अर्पण .blogspot.com, मोहन बिहानी .blogspot.com र नेपाल अमेरिका .com .blogspot.com पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। तपाईँ कार्यक्रम मेरो रचनामा आफ्नो रचनाहरू वाचन भएको चाहनुहुन्छ, यो बसाइबाट आफ्नो सिर्जनाहरू वाचन भएको चाहनुहुन्छ भने तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। पत्रचारको लागि ठेगाना कार्यक्रम मेरो रचना, रेडियो अर्पण 104.5 मेगाहर्ज, रत्नगर एक पपुलर चोक, चितवन। यो ठेगानामा तपाईँले आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ। त्यसै गरी तपाईँ फेसबुक चलाउनुहुन्छ, फेसबुक प्रयोग गर्नुहुन्छ, आफ्नो रचनाहरू फेसबुक पेजमा पठाउन चाहनुहुन्छ भने तपाईँले फेसबुक पेजमा पनि आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ। www.facebook.com/mero-rachana.5 सर्च गर्नुहोस्। त्यहाँ तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई प्राप्त गर्नुहुनेछ। अनि आफ्ना रचनाहरू त्यहाँ पठाउनु भयो भने पनि कार्यक्रम मेरो रचनाको बसाइसम्म तपाईँको रचनाहरू आइपुग्नेछ। र त्यसै गरी इमेल पनि गर्न सक्नुहुनेछ। तपाईँले हामीलाई इमेल गर्नको निम्ति rjdipendra123@gmail.com आफ्नो इमेलहरू रचनाहरूलाई इमेल गरेर तपाईँले पठाउन सक्नुहुनेछ। आज पनि तपाईँका रचनाहरू मेरा पोल्टा भरि छन्। ढिलो नगरिकन तपाईँका रचनातर्फ लाग्न चाहे यो समयमा मेरो हातमा नेत्र अविरलजीले खुटाङदेखि पठाउनु भएको गजल छ। उहाँको गजललाई अगाडि जोड्न चाहन्छु। समाजमा छुवाछुतको छेकबार हुँदो रहेछ, समाजमा छुवाछुतको छेकबार हुँदो रहेछ, यो मनको अदालतमा केरकार हुँदो रहेछ। सानो ठुलो मानिसहरू भन्दै किन, सानो ठुलो मानिसहरू भन्दै किन, मन मठ मन्दिर पँधेरीमा घेरगार हुँदो रहेछ, यो मनको अदालतमा केरकार हुँदो रहेछ। गाउँ बस्ती सहर जता पनि हेपिएर, गाउँ बस्ती सहर जता पनि हेपिएर, किन उनीहरूको मात्र चिरफार हुँदो रहेछ, यो मनको अदालतमा केरकार हुँदो रहेछ। न्याय खोज्नेहरूको लागि अचेल, न्याय खोज्नेहरूको लागि अचेल, यहाँतिर समाज नै कारागार हुँदो रहेछ, यी मनको अदालतमा केरकार हुँदो रहेछ। हटेको छैन अझै हटेको छैन अझै मानिस मानिसमा, हटेको छैन अझै मानिस मानिसमा, अखिर किन हो पनि बार बार हुँदै रहेछ, यो मनको अदालतमा केरकार हुँदो रहेछ, समाजमा छुवाछुतको छेकबार हुँदो रहेछ। समाजमा रहेको त्यो छेकबारका कुराहरू, छुवाछुतको कुराहरू हुँदै त्यो रचनामा नेत्र अविरलजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि। त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु। साहित्य पारखी मगर मोहनजीको रचना छ। उहाँले यो रचनालाई थरमारे चार सल्यान, उहाँको घर हाल मुगलानी भूमिबाट लेख्नु भएको छ। उहाँको रचनालाई अगाडि जोड्छु। वर्षौँ पुरानो हाम्रो सपना साकार हुनेछ अब, वर्षौँ पुरानो हाम्रो सपना साकार हुनेछ अब, तिमी र म जिउने दरिलो आधार हुनेछ अब, रमाउनेछौ नील गगनमा चखेवाको जोडी झैँ, रमाउनेछौ नीलो गगनमा चखेवाको जोडी झैँ, हाम्रो यो प्रेम जोडी निकै दमादार हुनेछ अब, तिमी र म जिउने दरिलो आधार हुनेछ अब। सजाउनेछौ पिरतीको सुन्दर लेप लगाएर, सजाउनेछौ पिरतीको सुन्दर लेप लगाएर, माया प्रीति फुल्ने फल्ने संसार हुनेछ अब, तिमी र म जिउने दरिलो आधार हुनेछ अब। सजाउने छौ पिरतीको सुन्दर लेप लगाएर, माया प्रीति फुल्ने फुल्ने संसार हुनेछ अब, तिमी र म जिउने आधार हुनेछ अब। हुने छैन यो हाम्रो माया खा हरेको भेल जस्तै अजर अमर अटुट र सदाबहार हुनेछ अब, तिमी र म जिउने दरिलो आधार हुनेछ अब। रहने छैन पक्कै शङ्का अविश्वास दुवैमा, रहने छैन पक्कै शङ्का र अविश्वास दुवैमा, खुल्ला बहस अनि स्पष्ट विचार हुनेछ अब, तिमी र म जिउने दरिलो आधार हुनेछ अब, तिमी र म जिउने खुल्ला हुनेछौ, हुनेछु भन्ट्याङ भुन्टुङ पनि हाम्रो खुसी अनि सानो परिवार हुनेछ। अब तिमी र म जिउने दरिलो आधार हुनेछ। अब वर्षौँ पुरानो हाम्रो सपना साकार हुनेछ। अब निकै सुन्दर रचना, यो सुन्दर रचनाको लागि मगर मोहनजीलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। मेरो हातमा वैरागी गोर्खालीजीले देउराली चार गोर्खादेखि लेख्नु भएको रचना छ। पल एक्लिएको वनचरीलाई साथी उही डाली भाछ, एक्लिएको वनचरीलाई साथी उही डाली भाछ, भेनाजीको मन भुलाउने अब कान्छी साली भाछ, मिठा मिठा सपनाहरू थाती राखी विदेश लाग्दा, घरमा बस्ने प्यारीको कमल दिल खाली भाछ, एक्लिएको वनचरीलाई साथी उही डाली भाछ, गोडमेल गरी सधैँभरि मलजल गर्दा पनि, गोडमेल गरी सधैँभरि मलजल गर्दा पनि, इमान्दारी त नबुझेर फुलकै शत्रु माली भाछ, एक्लिएको वनचरीलाई साथी उही डाली भाछ, सडकमै फोहोर फाल्छन् जानी जानी मान्छेहरू, सडकमै फोहोर फाल्छन् जानी जानी मान्छेहरू, दोषी सोच दुर्गन्ध त्यो फैलाउने नाली भाछ, एक्लिएको वनचरीलाई उही साथी डाली भाछ, भेनाजीको मन भुलाउने अब कान्छी साली भाछ। निकै सुन्दर रचना, यो सुन्दर रचनाको लागि वैरागी गोर्खालीजीलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। रूपेश अनमोलजीको रचना छ, उहाँको रचनालाई अगाडि जोड्छु। भयो अब भत्ताभुङ्ग मेरा योजनाहरू, भयो अब भत्ताभुङ्ग मेरा योजनाहरू, चकनाचुर भएका छन् सारा सपनाहरू, जुन टिप्न उडेका मेरा मित्रहरूलाई, जुन टिप्न उडेका मेरा मित्रहरूलाई दिएको छु अनेक शुभकामनाहरू, भयो अब भत्ताभुङ्ग मेरा योजनाहरू, जिन्दगीलाई माया गरी छोडी जानेको, जिन्दगीलाई माया गरी छोडी जानेको, सङ्घालेर राखेको छु मिठा सम्झनाहरू, चकनाचुर भएका छन् सारा सपनाहरू, हुँदै थियो निराधार हाम्रो प्रेमको चर्चा, हुँदै थियो निराधार हाम्रो प्रेमको चर्चा, र त पैदा भयो मनमा अनेक तर्कनहरू, भयो जब भत्ताभुङ्ग मेरा योजनाहरू, निर्जीव त्यो मूर्तिलाई व्यर्थ किन पुकार्छौ, निर्जीव त्यो मूर्तिलाई व्यर्थ किन पुकार्छौ, निर्थक्क हुन्छ यार तिम्रो प्रार्थनाहरू, चकनाचुर भएका छन् सारा सपनाहरू, पत्थर जस्तो मुटु भएका मान्छेहरूलाई नै तिमी, पत्थर जस्तो मुटु भएका मान्छेलाई नै तिमी पोखी दिन्छौ किन आफ्नो मनका वेदनहरू, भयो जब भत्ताभुङ्ग मेरा योजनाहरू, प्रेमको राग उकाल्छन् बरसातले जब यहाँ, प्रेमको राग उकाल्छन् बरसातले जब यहाँ, सातौँ रङ्ग इन्द्रिणीले सजिन्छन् झरनाहरू, चकनाचुर भएका छन् सारा सपनाहरू, भयो जब भत्ताभुङ्ग मेरा योजनाहरू। निकै सुन्दर रचना, यो सुन्दर रचनाको लागि रूपेश अनमोलजीलाई धेरै धेरै धन्यवाद छ। प्रिय मित्र, व्यवसायमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु। कार्यक्रम सुन्दै गर्नुहोला। Yeah. जिन्दगी यस्तै हुने गर्छ, थाहै नभइकन दिलहरू जल्छन् अनि सपनाहरू भताभुङ्ग हुन्छन्। कार्यक्रम मेरो रचनाको बसाइलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा सुनिराख्नु भएको छ। त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर तपाईँले हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। कार्यक्रम मेरो रचनामा रहेर हामी तपाईँकै साहित्यिक सृजनहरूलाई वाचन गर्ने गर्छौँ। आज पनि सोही क्रममा जुटिराखेको छु म। ढिलो नगरिकन फेरि पनि तपाईँकै रचनातर्फ लाग्न चाहन्छु। सवाल जवाफ छ मेरो हातमा। जिएम दिपु दिपेन्द्रजीले लेख्नु भएको र संस्कृति दराईजीको सवाल जवाब रहेको छ। सवाल जवाब यसरी वाचन गर्न चाहे मैले यहाँनिर रहेर। कति सधैँ पर्खाउँछौ आउँछु मात्र भन्छौ, भन अझै कहिले आउँछौ, आउँछु मात्र भन्छौ। म मरेसी कसको मुख हेर्ने विचार छ र कसको दिलमा छर्छौ, आउँछौ मात्र भन्छौ। कति सधैँ पर्खन्छौ आउँछौ मात्र भन्छौ। इच्छा होइन बाध्यता हो आउँदैछु नि हजुर, इच्छा होइन बाध्यता हो आउँदैछु नि हजुर। सम्झनुहोस् केही समय सम्झौता हो आउँदैछु नि हजुर, इच्छा होइन बाध्यता हो आउँदैछु नि हजुर। हजुरकै मुख हेरी बाँचेको छु किन तिर हान्नुहुन्छ, हजुरकै मुख हेरी बाँचेको छु किन तिर हान्नुहुन्छ। मायालुको दिलमा छाउँछु यही सत्यता हो आउँदैछु नि हजुर, इच्छा होइन बाध्यता हो आउँदैछु नि हजुर। यमराजकै पासमा छु आउँछौ आउँदैनौ, यमराजकै पासमा छु आउँछौ आउँदैनौ। आउँछौ भने आसमा छु आउँछौ आउँदैनौ। के खान्छु महल भित्र थाहा छैन मलाई, ढिँडो आँट घाँसमा छु आउँछौ आउँदैनौ, ढिँडो आँट घाँसमा छु आउँछौ आउँदैनौ। यमराजकै पासमा भए नि आउँदैछु नि हजुर, यमराजकै पासमा भए नि आउँदैछु नि हजुर। आउँछु पक्कै विश्वासमा बस्नुहोस् नि आउँदैछु नि हजुर। महल या झुपडीभित्र खाने खाना एउटै हो, ढिँडो आँटकै घाँसमा भए नि आउँदैछु नि हजुर, यमराजकै पासमा भए नि आउँदैछु नि हजुर। घर छोड गाउँ छोड साँच्चै माया गर्छौ भने, आफन्तको घेरा तोड साँच्चै माया गर्छौ भने, तिमी यहाँ आएनौ भने जे पनि हुन सक्छ मलाई, पहिला छिट्टो यता मोड। साँच्चै माया गर्छौ भने, घर छोड गाउँ छोड साँच्चै माया गर्छौ भने, साँचो माया गर्छु र त गाउँघर छोडिसके, हजुर बिना मर्छु र त आफन्तको घेरा तोडिसके। म आउँदैछु चित्तै अब केही हुन्न हजुरलाई, दुश्मनको जङ्घार तर्छु र त हजुरसँग नाता जोडिसके। साँचो माया गर्छु र त गाउँघर छोडिसके, हजुर बिना मर्छु र त फन्तको घेरा तोडिसके। निकै सुन्दर रचना संस्कृति दराई र जिएम दिपु दिपेन्द्रजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर सवाल जवाफको लागि। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। सफल सुरजीले बुढा नीलकण्ठ काठमाडौँदेखि लेख्नु भएको रचना छ। आज जन्मभूमि मेरो चिनाउन मन लाग्यो, यसैको पीडा सुन आएर गाउन मन लाग्यो। चर्केको त्यो मन जब फाटेको त्यो सिमाना, त्यही जोड्न जनशक्ति जुटाउन मन लाग्यो। यसैको पीडा सुन आएर गाउन मन लाग्यो। लाचार भई अत्याचार सहन्छौ कति तिमी, जग जाग अब भन्दै सबलाई उस्काउन मन लाग्यो, यसैको पीडा सुनाएर गाउन मन लाग्यो। शान्ति क्षेत्र भन्छौ तर यही देखिन्छ हत्या हिंसा, शान्ति क्षेत्र भन्छौ तर यही देखिन्छ हत्या हिंसा, फेरि पनि गौतम बुद्ध फर्काउन मन लाग्यो, यसैको पीडा सुनाएर गाउन मन लाग्यो। जननी यो जन्मभूमि छ स्वर्ग भन्दा अति प्यारो, यही कोही गर्न नाङ्गा नङ्ग्रा खियाउन मन लाग्यो, यसैको पीडा सुनाएर गाउन मन लाग्यो। जब हुन्छ देश खुसी सफल हुनेसम्म त विश्व सामु चन्द्र सूर्य फरफराउन मन लाग्यो, आज जन्मभूमि मेरो चिनाउन मन लाग्यो, यसैको पीडा सुनाएर गाउन मन लाग्यो। देशभक्ति भावना बोकिएको रचना, सुन्दर रचना, सफल सुरजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। मेरो हातमा अञ्जन श्रेष्ठ अभागेजीले कान्छी बजार स्याङ्जादेखि लेख्नु भएको रचना छ। मर्छु बरु तिम्रो छेउमा रुन आउँदिन म, एक्लै रुन्छु अझिल तिमलाई रुवाउँदिन म, सक्छौ भने मेरो याद आगोमा जलाइदिनु, चाहेर नै तिम्रा मन कहिल्यै दुखाउँदिन, मर्छु बरु तिम्रो छेउमा रुन आउँदिन म, सक्छौ भने सम्झनाको पानामा नआउनु तिमी, सक्छौ भने सम्झनाको पानामा नआउनु तिमी, हर पल तिम्रो नामले बोलाउँदिन म, मर्छु बरु तिम्रो छेउमा रुन आउँदिन म, तिमीलाई म माया गर्थे तिमीलाई तिमीले अरूलाई गर्थ्यौ, तिमीलाई म माया गर्थे तिमीले अरूलाई गर्थ्यौ, तिमीलाई अर्कैको भइसक्यौ, तिमी अर्कैकी भइसक्यौ, मेरी बनाउँदिन म, मर्छु बरु तिम्रो छेउमा रुन आउँदिन म, एक्लै रुन्छु अचेल तिमीलाई रुवाउँदिन म। निकै सुन्दर रचना, अञ्जन श्रेष्ठ बागीजीलाई धेरै धेरै धन्यवाद छ। प्रिय मित्र, यो विषयमा रहेर एउटा सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहे कार्यक्रम सुन्दै गर्नुहोला। कुहिरोमा हराएको काग जस्तै म मेरै संसारमा हराइरहेकी छु, यता उता कता जाउँ गन्तव्यहीन यात्रामा, लक्ष्य बिनाको जिन्दगी लिएर निराशाको बगैँचामा, नफक्रिँदै ओइलिएका आशाका फुलहरू फुल्छन् कि भन्ने व्यर्थका चाहनाहरू बोकेर, कल्पनाको आकाशमा बतासले हुत्याइएको कालो बादल झैँ म यही भूमण्डलमा भौतारिरहेकी छु, म छोरी भएर जन्मदा यहाँ बुहारी बनेर भित्रदा कसैको मुहारमा खुसी ल्याउन नसकेकी त्यो अभागिनी हुँ, म मेरै बाबाको वंश चलाउन नसक्ने भएर जन्मदा मेरै कारण 9 महिनामा गर्भमा राखी असह्य पीडा खैपेर जन्म दिने मेरै आमा कुटाइन् मेरी छोरी जन्मिएको आरोपमा पल पल घृणा तिरस्कार भेदभावमा हुर्किएकी म पल पल घृणा र तिरस्कार र भेदभावमा हुर्किएकी म शिक्षकको ज्योतिबाट पहरे राखिएर घाँस दौरा मेलापातमा दस नङ्ग्र खियाउँदा पनि पेटभरि ढेँडो खान नपाउँदाको अवस्था मेरी दुःखमा मेरी आमाको तडपाई सायद भाग्य हो कि नियति बुझ्न नसक्दा मेरी आमा मलाई निर्धक्क काखमा राखेर मायालु हातले सुमसुमाउन सकिन मेरो आँखामा पीडाको आँसु मेची काली भएर उर्लदा सन्तोनाका दुई शब्द बोल्न सकिएन सकिएनन् मेरी आमाले रूढिवादी परम्पराको विरोध गर्न सकिएन किनकि उनी पनि म जस्तै कमजोर पारिएकी अशिक्षित नारी थिइन् समयको चक्रसँगै उमेरले कोल्टे फेर्दा पराएको पोल्टामा हाल्न आतुर मेरा आफन्तहरू मलाई कर्तव्यको पाठ पढाउँदै पराएको दासत्व सर स्वीकार गर्न मनाइरहेछन् सिकाइरहेछन् पराईलाई आफ्नो बनाएर आफ्नो खुसीहरूको गला निमोटिएर रमाउन सुझावसहित उनीहरूको वंश बढाउने मेरा कर्तव्य अनि धर्मसँगै हर सदस्यलाई खुसी बनाउने अर्थी उपदेशका ठुला ठुला कुरै कुराको उपहार दिएर विदा गर्न आतुर छन् उनीहरूलाई के थाहा मान्छे कति महत्त्वाकाङ्क्षी स्वार्थ लुकेको हुन्छ भनेर मान्छेमा कति महत्त्वाकाङ्क्षी स्वार्थ लुकेको हुन्छ भनेर उनीहरू कि त्यही छोरीको दाइजुको नाममा लुटिनु पर्ला कुटिनु पर्ला वचनका लाखौँ प्रहरहरू सहनुको साथै दाइजु न्यायालयकै आरोपमा जिउँदै जल्नु पर्ला भनेर नबुझेर हो कि बुझेर बुझ पचाएर किन यस्तो निर्दयी बनिरहेका छन् म यो समाजको कुरै पनि कुरा बुझ्न नसकेको त्यो मान्छे हुँ जसले आफ्नो जिन्दगी आफ्नो लागि होइन मात्र अर्कैको लागि आफ्नो सारा जीवन समर्पण गर्दै हजार समस्याका जङ्गहार पार गर्दै हर छटपटी र तटपाईमा सयौँ चाहना र खुसीहरूको हत्या गर्दै मात्र अरूकै लागि बाँच्न अनि हाँस्न विवश पारिएकी मानव प्राणी हो किनकि मलाई थाहा छैन यो मेरो भाग्य हो कि व्यवस्था थाहा छैन मानव प्राणी हुँ किनकि मलाई थाहा छैन यो मेरो भाग्य हो या विवशता शान्ति अधिकारी बाँकीदेखि लेख्नु भएको कविता सँगसँगै प्रिय मित्र कार्यक्रम मेरो रचनाको अन्तमा आइपुग्यौँ हामी अब भने आजको साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लाउने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद रचना पठाउन चाहनुहुन्छ भने कार्यक्रम मेरो रचनाको ठेगानामा पत्रचार गर्न नभुल्नुहोला कार्यक्रम मेरो रचना रेडियो अर्पण 104.5 मेगाहर्ज रत्नगर 1 बकुलर चोक सिधवन त्यसै गरी तपाईँले हामीलाई फेसबुक पेजमा पनि आफ्नो रचनाहरू पठाउन सक्नुहुनेछ www.facebook.com/merorachana.5 सर्च गर्नुहोस् त्यहाँ तपाईँले मेरो रचनाको फेसबुक पेजलाई पाउनुहुनेछ कार्यक्रम मेरो रचनामा आफ्ना रचनाहरू पठाउन नभुल्नुहोला भन्दै यतिन्जेल सुनेर साथ दिनुभयो रचना पठाउनु हुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र महेशलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र अन्तमा सम्झन चाहन्छु ब्लग स्पोर्टहरूमा कार्यक्रम राखेर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म तपाईँको आफ्नो मान्छे दिपेन्द्र पनि छुट्टिन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार मेरो जीवन मरणको पास हो यस्तै रहेछ यहाँको चलन।